namaskar, namaskar, namaskar, and hardyok swagacha, kadyokada mujasta pada. Injoy hasi majak kendrama, akalabarika nati gisnu ani mochen tapaiku apnei dulua baje. अब आज पनि चाहिँ नि हामीले तपाईँहरूको लागि मिठा मिठा रमाइला कुराहरू लिएर आइसकेका छौँ। यो रमाइला कुराहरू हामी गर्नेछौँ कार्यक्रमभरि नै। त्यसपछि अब विशेष गरेर डुलुवा बाजेले चाहिँ आफ्नो जिन्दगीमा भएका घटनाहरूलाई चाहिँ एकदम रमाइलो पाराले प्रस्तुत गर्ने कार्यक्रम हो कार्यक्रम जस्ट फर इन्जोय। र बुढो फोकीले छेउको देख्नुभयो नि, अब अहिले नाति नातिनीहरू सबै जवान, अब नाति नातिनीहरू केही हुन्न। यो म बुढो मान्छे कहाँ टिक्न सक्छु, बुढो मान्छे मरिकल्दै टिक्न नसक्ने। अनि त्यसपछि लिएर गएर चाहिँ 056563332333 र 333 दुईवटा नम्बर पनि छ ठुलोबाजीसँग गफ गर्न मन लाग्ने नाति नातिनाका लागि मात्र। त्यसपछि कता हो फेरि नाति नातिनी आइसक्यो भन्छन् फेरि उताबाट। नमस्कार है, नमस्कार। ओहो, नाति कहाँ त हो? ओहो, सौरा चोकबाट यदि नजिकबाट आएको नाति कर वा आवाज आएको छ त बढी के हो यस्तो? नातिले के बजाएको थियो कुनै स्वाटै भयो बन्द गर्न गयो होला नि। अब फोन राखेर बन्द गर्न गयो नि, टक्कै काटेर गयो। हाम्रो नाति साह्रै मिटाबी आइरहेछ नै, आर्थिक भार बढ्छ कि भन्ने डरले चक्क काटे लेखिँदैछ। फेरि कुर्र घन्टी बजाउँछ नातिले, मलाई थाहा छ। भएको कुरो भन्ने आफू त नभएको कुरो मरि काटे गरिन्न, ढाँटेको कुरो काटे मिल्दैन भन्थ्यो नि। कसो हो नाति? यस्तै यस्तै छ हेर्नुहोस्। अब एउटा नातिले अघि भन्थ्यो क्या, ए बाजे नयन घुमाएर पर्दा नउघाएर बदन झुकाएर पर्दा नउघाएर भन्थे है। अब त्यति बिघ्न साहित्यको कुरो म जान्दिनँ हेर्नुहोस्। अब साहित्य एकदम चाहिँ नि डेन्जर पनि हुन्छ होइन, अब डेन्जर हुने खतरा फेरि के हो भन्नु होला। अनि अझ विशेष गरेर साहित्यका अब विभिन्न पाटाहरू छन्। अब के साहित्य के साहित्य, कोही कविता लेख्ने साहित्य, कोही चाहिँ नि गजल लेख्ने साहित्य, कोही मुक्तक लेख्ने साहित्य, अनि अझ आजभोलि त बढी चलेको सडक साहित्य के भने होला। डुल्लोबाजुले भन्नु त्यो गाडीको पछाडि पछाडि लेख्छ नि, सडक साहित्य पनि बडो डेन्जर डेन्जर हुन्छ। के अब गाडीको पछाडि होइन, अब मिनी बसमा यात्रा गर्दाखेरि मिनी बसमा नि विभिन्न कुराहरू साहित्य हुन्छ होइन। अब के फुल झरे पनि काँडा झर्दैन, म मरे पनि मेरो माया मर्दैन, यस्तो कुरो हुन्छ। यस्तो यस्तो धेरै कुराहरू छन्। यता कता अकाल परिवार फेरि नाति आउँछन् रे भन्ने इसारा आएको छ। अब नाति हो कि नाति नि हो थाहा छैन मलाई, अब क्यार नि हो आहार आउँछ ठम्ब्याउन्न। हेरौँ नाति हो कि नाति नि हो त्यो चाहिँ कुरो गरेपछि नै थाहा होला, अब आवाज सुनेपछि थाहा होला। नमस्कार, ए ल भागिसक्यो अरे। अनि आज के भएको छ हौ नाति नातिनालाई? ए भगवान्, आउँछन् आउँछन् स्वाट स्वाट भागेको छन् गएको छ। ल नाति एउटा चाहिँ नि गाना सुनौँ त मजासँग, त्यसपछि चाहिँ नि म रमाइलो कुराकानी गरौँ ल। ਮੇਰੀ ਅੱਜ ਕੱਲ੍ਹ ਨੂੰ ਆਰਾਮ ਸੋਣੀਏ ਵਿੱਚ ਨੱਚਦੀ ਹੋਵੇ ਚੰਗੀ ਬਾਲ ਸੋਣੀਏ ਮੱਚ चुना चुना के जिंदगी बाब जी मेरी आज कर ले मरम सोइए चमका चमका मेरिया मैं चम चम करके चमका लावा ठंडू बाम जी नच दे मैं जन थमका चमका चमका मेरिया मैं चम चम करके चमका लावा ठंडू बाम जी नच दे मैं जन थमका मेरे ही चर्चे मेरिया ही कला जग सारा कर गानी बार बार वे ये दुनिया पित्तल दी ये दुनिया पित्तल दी ढलमा सोने अनि है दाजु के भने यो गीत बेबी ढलमा सोने देखे ढलम सिद्धे भने हो ए दुनिया पितलरी बडो खटेर गाने बजाए नातिले अब के छ भन्दाखेरि हेरे होइन यो खोकी कस्तो बेला गर्थ्यो भने एकदम खतम भयो गएको थिएँ खोकीले के नाति खोकीले अब नाति नातिना कता हो आउँदै ठुस्यो के अरे यो के भन्छ मिसिकल हान्दै पढाइ जाँदै यस्तो छ कुरो अब कुरो के छ भन्दाखेरि अब कुरोकानी त सुरुवात गर्नु पऱ्यो होइन अब कुरोकानी सुरु नगरेपछि त फेरि के भन्छ हजुरमा अब चाहिँ नि काम छैन भनेर भन्नु होला एउटा चाहिँ नि तिनवटा बच्चा कि आमा आफ्नो तेस्रो बिहे गर्दै थिइन् मण्डपमा बसेर बिहेको मण्डपमा जब साठ फेला लिँदै थिइन् त्यही बेला त्यो तिनवटा बच्चामध्येको कान्छो चाहिँ जोड जोडले रुन थाल्यो जति फकाए पनि रुन छोडेन अनि ती महिलाले ती बच्चालाई हप्काउँदै भनिन् त नरकिन बस भनेको सुनिनस् यसरी नै रोइस् भने मेरो चौथो बिहेमा म तँलाई लान्दै नि फेरि खति गर्नु पऱ्यो होला बिहे पनि बाबा अनि एउटा व्यक्ति पसलमा गएछन् त्यहाँबाट उसले भने साउजी मलाई कुकुरको लागि खाना दिनुहोस् त भने साउजीले भने कुकुर ल्याउनु भएको छ अब उसले भने फेरि होइन कुकुर त घरमा छ फेरि साउजीले भने सरी हामीले तपाईँको कुकुर नहेरिकन केही पनि दिन मिल्दैन भने अर्को दिन फेरि पनि त्यो व्यक्ति गए साउजी मलाई बिरालोको लागि खाना दिनुहोस् त भने साउजीले बिरालो ल्याउनु भएको छ भने अनि उसले छैन घरमा छ भने अनि साउजीले भने बिरालो ल्याउनुहोस् अनि बल्ल भने अनि त्यो मान्छे एकदम आजित भयो एक दिन एउटा झोला बोकेर गए साउजीले भने झोलामा के ल्याउनु भएको छ होइन अब आफैले चाहिँ नि चेक गर्नुहोस् भनेर भने साउजीलाई अनि साउजीले हात छिराएर छामे त्यो झोलामा अनि एकदमै कस्तो कस्तो कस्तो लाग्यो अनि त्यहाँबाट साउजी होइन यो के ल्याएको यो गनाउनु थाल्यो नि त मलाई भने अनि त्यो व्यक्तिले भने साउजी म आज टोयलेट पेपर लिन आएको त्यही भएर तपाईँले त्यो नहेरिकन केही दिनुहुन्न त्यही भएर अरे यो भगवान् अब के ल्याएर भन्ने कुरा आइपुग्नु म त भन्नु सक्दिनँ त्यस्तो कुरो अनि सरले भन्नुभयो म तँलाई एउटा प्रश्न सोध्छु भन्नुभयो विद्यार्थीले सुन्नुहोस् भने मैले तँलाई दुईवटा बिरालो दिएँ फेरि तिनवटा बिरालो दिएँ अब कतिवटा भयो भने तिनवटा दुईवटा पाँचवटा हुनुपर्ने तर उसले छवटा भने सरले भने तैँले कुरै बुझिनस् फेरि राम्रोसँग सुन् न मैले तँलाई दुईवटा बिरालो दिएँ फेरि तिनवटा बिरालो दिएँ अब कतिवटा भयो भने फेरि विद्यार्थीले छवटै भन्यो ए मूर्ख यसरी भएन ल सुन मैले तँलाई दुईवटा स्याउ दिएँ फेरि तिनवटा स्याउ दिएँ अब कतिवटा भयो भने उसले पाँचवटा भन्यो ल स्याबास अब भन् त मैले तँलाई दुईवटा बिरालो दिएँ फेरि तिनवटा बिरालो दिएँ, अब कतिवटा भयो भने फेरि उसले भन्छ छवटा भयो भन्छ। त्यहाँबाट सरले एक चड्केलो लगाएर गाह्रो बाँडेर मैले त अघिदेखि एउटै प्रश्न सोधिरहेको छु तँलाई उल्टो भन्छस् भन्दैन। अहिले उसले रुँदै भन्यो सर मेरो घरमा एउटा बिरालो पहिल्यैदेखि छ त्यही भएर म छवटा भनेको थिएँ। ए भगवान्, हुन त बिचरा उसले त भन्नु त सही नै भनेको थियो नि। ए नमस्कार हो है नाति। नमस्कार। ल न काँडा हो त्यो क्वार गर भनेर चाहिँ मोबाइल बन्द गरेर जानुपर्छ त अनि ए काम पऱ्यो। ल ठिकै छ अनि नाति एउटा प्रश्न सोध्नु पऱ्यो है नातिलाई मैले। अब ल भन्नु, संसारमा सबभन्दा पहिला प्लेन कहाँ उडेको थियो? संसारमा सबभन्दा पहिला प्लेन चाहिँ कहाँ उडेको थियो? सही जवाफ भने कति इन्टेलिजेन्ट हो भने नाति त मान्छे कसरी जाने हो? हो मेरो नाति त विद्वान नै हेर्छ नि गाडी कसो ल अब ककसलाई सम्झने त नाति ल अब के नाम भन्नुभएको थियो नातिको बिर्से फेरि मेरो राजु। ए राजु नाति ल नाति अब आउँदै गर्नुहोस् के अरे मैया नमार्नुहोस् दिलुवा बाजुलाई प्यार गर्नुहोस् अहिले छुट्टौँ है। ल राजु नाति आउनुभयो थियो सौराज्यकोबाट बडो जे रमाइला ऊ गर्नुभयो उताले बिहान नाति ल है बाजे ब्रेक हाल्नु पऱ्यो क्यारे आयो भने खान ल ल एउटा गाना पनि हालौँ अलिकति अनि त्यसपछि ब्रेक हालौँ ल है। सारी नाइट बे शर्मी की हाय हाय सिख तू एक मैं और हो दिन दिन ये लाई हो सारी नाइट बे शर्मी की हाय हाय हो सारी नाइट बे शर्मी की हाय सिख तू एक मैं और हो दिन दिन ये लाई बिगड़ा हूँ मैं यूं थोड़ा तू भी बिगड़ जा। अरे आगे बढ़ूं मैं थोड़ा तू भी आगे बढ़ जा। सारी की सारी है जो खुमारी आ दोनों पीले लम्हे नशीले करे हमको ये बड़ा एक्साइट हो सारी लाइट पे शर्मी की हाय हाय हो सारी लाइट पे। रेडियो अर्पण 104 वेलकम ब्याक अगेन कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजा केन्द्रमा तपाईँलाई फेरि पनि स्वागत छ भने हो अरू केही पनि होइन। एउटा मिसले बच्चालाई भनिन् भोलि कुकुर सम्बन्धी निबन्ध लेखेर लिएर आऊ। भोलिपल्ट विद्यार्थी गए तर होमवर्क गरेका रहेनछन् अनि मिसले भनिन् है किन होमवर्क गर्ने सर तपाईँ छिचो बच्चा भन्ने। बच्चाले भनिन् मिस जब जब लेख्न भनेर कुकुरको मुखमा कलम राखिदिन्छु कुकुर त भागेको भागे गर्छ कसरी लेख्ने कुकुर निबन्ध अरे। हँसा हो। अनि एउटा मान्छे अहिले भर्खरको कुरो आए अनि भने, दिलमा बाजी मेरो कपाल एकदम झरिरहेछ भने भने, अनि मैले सुने कसरी झरे त बाबु भने, उसले भन्यो एकदम टेन्सनै टेन्सनले झरे बाजे भन्यो। अनि कुन कुराको टेन्सन हो भने, यही कपाल झरेको टेन्सन हो अरे। कति हाँसले अब म त हाँसेरै मर्छु भन्थ्यो मुस्कान पाछाले, त्यस्तै कुरा भयो। अब आजभोलि नेपालका हस्पिटलहरूमा विदेशी डक्टरहरूको छिपछिपी पनि छ, अनि इन्डियन डाक्टर नेपाली बिरामी, इन्डियन डाक्टर आए तबियत कैसे अब भने, बिरामीले भने पहिलाभन्दा एकदम खराब छ डाक्टर साहब भने नेपाली बिरामी। अनि उसले अब दबाई खाली थियो क्या भनेको, उसले हिन्दीमा चाहिँ नि दबाब खाली थिए, दबाब खाएको थिइस् भने, दबाई खाएको थिइस् भनेपछि उसले चाहिँ दबाई खाली थियो क्या भनेको, दबाईको सिसी नै खाली थियो कि भन्ने बुझेर उसले भने, होइन डाक्टर साहब दबाईको सिसी त भरि थियो भने। फेरि डाक्टरले भने, अरे बे मेरा मतलब है दबा लेली थी भने। अनि बिरामीले भने, हजुर डाक्टर साहब तपाईँले दिनुभएको थियो मैले लिए थिएँ दबाई त भने। फेरि फेरि डाक्टरले भने, अरे बेवकुफ दबाई पिली थी भने। अब उसले दबाई पिएको थिइस् भने, दबा पिली थी भने, उसले फेरि चाहिँ त्यो रङ पिली भन्ने बुझ्छ हिन्दीको। अनि चाहिँ उसले भने, होइन डाक्टर साहब औषधि त रातो थियो भने। फेरि फेरि डाक्टर भने, अबे गधे दबाईको पिलिया था भने। फेरि बिरामीले भने, होइन साहब पिलिया त मलाई थियो भने। फेरि अनि डाक्टरले भने, अरे दबाको मुसे लगाकर पेटमे डाला था भन्नुहुन्छ फेरि हिन्दीमै। बिरामीले भने, नै डाक्टर साहब छैन भन्नु भने। डाक्टरले भने, के हो भने त तपाईँले त भन्नुभएको थियो नि डाक्टर साहब यो दबाईको सिसीको ढक्कन बिर्को लगाएर राख्नुपर्छ भनेर, बिर्को लगाएर राख्नुपर्ने भएपछि कसरी खानु त अरे लाग्छ। कति हाँस्नु भने, अनि एउटा भिखारीले एउटा सज्जनसँग भिख मागे, हजुर मलाई 30 रुपियाँ दिनु पऱ्यो भने, किन भने त मलाई चिया खानु छ भने। अनि चिया त 15 रुपियाँमा आउँछ है, किन चाहे 30 रुपियाँ भने। अनि मेरो गर्लफ्रेन्डले पनि पिउँछ क्या साहब भन्नु भने। अनि उसले भने, फेरि सज्जनले भने, होइन भिखारीले नि गर्लफ्रेन्ड बनाउने भने त, होइन साहब मलाई गर्लफ्रेन्डले नै भिखारी बनाइदिन्छ। अचम्म। अनि अहिले आउँदै थिएँ, एउटा आइस ठुलो बरफ भन्छ नि आइस चाहिँ नि हातमा लिएर एउटा मान्छेले दायाँ बायाँ घुमेको छ, हेरेको छ हेरेको छ। मैले भने, ए बाबु के गराइयो हो भने त, हेर्नु दिनु बाबा चाहिँ कतै पाल छैन कहाँबाट लिक भयो भनेर हेऱ्यो अरे। अब त्यो बरफबाट त पानी चिन्छ काँडो चिएर दङ परेछ भाउ। अब अलिकति लास्ट पनि भयो के अरे बेला, कसो हो नाति हो भने नातिले भने, एउटा मान्छेले नयाँ चाहिँ नि कार किने, अनि त्यसपछि कारको पछाडिपट्टि उनले केही लेखे। कारको पछाडिपट्टि केही लेखे अरे, अब नाति नातिनीहरू बडो चाहिँ नि के अरे उमा आनन्दित भएर लौ दिने मान्छेले के भन्न लायो भन्नु भन्नुभयो होला। अब यो के हो नाति टाइम सक्यो अर्को दिन भनौँला। अब रमाइलो कुरो त हो नि, अब के छ र अब जाँदा जाँदै अर्को एउटा कुरो भन्छु नाति थोरै टाइमली है। एउटा हात्ती बाइक कुदाएर जाँदै थिए, उनको बाइक बिग्रियो, उताबाट कमिला आफ्नो स्कुटर लिएर आउँदै थिइन्। अनि कमिलाले भनिन्, आउनुहोस् हात्ती बस्नुहोस् म तपाईँलाई पुऱ्याइदिन्छु भनिन्। अनि हात्ती कमिलाको स्कुटरमा बस्नु हो। अनि त्यसपछि कमिलाले बाटोमा भनिन्, तपाईँ अलि निहुरेर बस्नुहोस् त भने। हात्तीले भने, किन भने, अरे यार तपाईँ यसरी खडा भएर मेरो बाइकमा बस्दाखेरि मेरो चाहिँ नि बुवाले देख्नुभयो भने बिना कारण बवाल मचिन्छ अरे। अब आजलाई यस्तै हो, हेर्नुहोस् अब धेरै कुरा गर्नु बाँकी नै छ। अब भोलि चाहिँ नि चक्क अहिले मैले तपाईँलाई भनेको थिएँ, फेरि त्यो बाजेले कुरो सुरु गर्दा केही पनि भनेन भन्नु होला, कार किने एउटा मान्छेले कारको पछाडि लेखे सावनको आनेदी भनेर हिन्दीमा लेखे होइन। अनि उनी कार चलाएर जाँदै थिए, बाटोमा एउटा ट्रकवालाले पछाडिबाट आएर कारमा ड्याङ्ग ठक्कर मारे। उनले किन ठक्कर मारे भने, उनको ट्रकको पछाडि लेखेको थियो आया सावन झुम्कर अरे। लौते नातिहरू स्वस्थ रहनु होला, व्यस्त रहनु होला। यतिन्जेलसम्म कालाबारीबाट मुसुक्क हाँस्दै खुसुक्क सघाउने विष्णु नातिलाई पनि धन्यवाद। तपाईँकै दुलुवाबाजे जस्ट फर इन्जोय हाँसी मजा केन्द्रबाट बिदा हुन्छु। नमस्कार।